तिमीलाई सम्झे तिमी साथ आयो कुनै चिज मिठो म खोजिरहे म सोचिरहे तिमी याद आयो तिमीलाई भुल्दा म एक्लो परेछु तिमीलाई सम्झे तिमी तिमी याद आयो तिमीलाई।